नमस्कार, अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np/ संसारभर एकैसाथ सुनिरहनु भएको दिउँसो 1 बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ। म सजिता हमाल। अब खबर विस्तारमा। आज 9 लोकतन्त्र दिवस, विभिन्न कार्यक्रम गरी लोकतन्त्र दिवस मनाइँदैछ। तत्कालीन 7 दल नेकपा माओवादीको सहकारीमा भएको 2062-63 सालको ऐतिहासिक जनआन्दोलनको बलमा 2063 साल वैशाख 11 गते लोकतन्त्र स्थापना भएको थियो, तर अहिले पनि जनआन्दोलनका कारण प्राप्त उपलब्धि संस्थागत हुन बाँकी छ। शान्ति र संविधानको कार्यभार अझै पूरा हुन सकेको छैन, यसले आम नागरिकमा आन्दोलनमा लाग्दाखेरिको उत्साहमा कमी आएको छ। तर आगामी माघ 8 गतेभित्र संविधान दिने दलहरूको प्रतिबद्धताले भने केही आशाको संचार गरेको छ। राष्ट्रपति डाक्टर रामवरण यादव, प्रधानमन्त्री सुशील कोइराला, मन्त्री परिषदका पूर्व अध्यक्ष खिलराज रेग्मी लगायत विभिन्न दलका नेताले लोकतन्त्रका अवसरमा शुभकामना सन्देश दिनुभएको छ। राष्ट्रपति डाक्टर रामवरण यादवले आन्दोलनबाट प्राप्त लोकतान्त्रिक उपलब्धिको संस्थागत गर्दै समयमा संविधान जारी गर्नु मुख्य जिम्मेवारी भएको बताउनु भएको छ। लोकतान्त्रिक मूल्य मान्यताको अवलम्बन र लोकतान्त्रिक पद्धतिको अनुसरणबाट नै संविधान सभाको चुनाव सम्भव हुन सक्ने उहाँले बताउनु भएको छ। प्रधानमन्त्री कोइरालाले ज्ञात अज्ञात शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइते प्रजातन्त्र सेनानीको स्वास्थ्य लाभको कामना गर्नुभएको छ। उहाँले तोकिएको मितिमा संविधान बन्ने दावी गर्नुभएको छ। अघिल्लो संविधान सभाले गरेका कामको स्वामित्व ग्रहण भइसकेकोले निर्धारित मितिमै संविधान बन्ने कार्यको प्रत्याभूति भइसकेको प्रधानमन्त्री कोइरालाले दावी गर्नुभएको छ। आउँदो माघ 8 गतेभित्र संविधान जारी गर्ने गरी कार्यतालिका बनेको छ। संविधान सभाको चुनावसँगै स्वदेशी र विदेशी लगानीकर्ताको उत्साह जागेको र देशमै रोजगारीका अवसर सृजना गर्नका लागि सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ। नेपाली कंग्रेसले संविधान मसौदा समितिको सभापतिमा महामन्त्री कृष्ण प्रसाद सिटोलालाई उठाउने भएको छ। आज बिहान बालुवाटारमा बसेको कंग्रेस पदाधिकारी बैठकले सिटौलालाई समितिको सभापति बनाउने निर्णय गरेको हो। संविधान मस्यौदा समितिको सभापतिमा कंग्रेस उपसभापति रामचन्द्र पौडेलले इच्छा व्यक्त गरे पनि बैठकले सिटौलालाई सभापति बनाउने निर्णय गरेको हो। संविधान सभाका 5 समितिको सभापति चयनका लागि शुक्रबार चुनाव हुने संविधान सभा सचिवालयले आज बेलुकी 5 बजे चुनाव हुने गरी चुनावी तालिका सार्वजनिक गरेको हो। त्यसका लागि आज बेलुकी 5 बजेसम्म प्रस्तावकको सूचना दर्ता गर्न सकिने सचिवालयले जनाएको छ। सर्वसहमतिबाट सभापति छान्ने दलहरूको प्रयास असफल भएपछि चुनावको मिति तोकिएको हो। संविधान सभा कार्यतालिका अनुसार वैशाख 15 गठित 5 समितिले आफ्नो सभापति निर्वाचित गरिसक्नुपर्नेछ। प्रमुख 3 दलबीच संवैधानिक राजनैतिक संवाद तथा सहमति समितिको नेतृत्व एकीकृत माओवादी संविधान मस्यौदा समिति कंग्रेस र संविधान अभिलेख अध्ययन तथा निकुल समितिको नेतृत्व इमालेले गर्ने अनौपचारिक सहमति भएको छ। राजनैतिक संवाद तथा सहमति समितिको सभापतिमा माओवादीले नेता डाक्टर बाबुराम भट्टराईले र संविधान अभिलेख अध्ययन तथा निकुल समितिमा एमाले सचिव विष्णु पौडेललाई सभापति गराउने तयारी गरेको छ। नागरिक सम्बन्ध तथा संविधान सुझाव समिति र क्षमता अभिवृद्धि तथा स्रोत व्यवस्थापन समितिको नेतृत्व मधेस केन्द्रीय दल र साना दललाई दिने मुख्य 3 दलको योजना छ। व्यवस्थापिका संसदको संसदीय सुनवाई विशेष समितिले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएकाहरू विरुद्ध ओछ्री दिन आह्वान गरेको छ। समितिले सूचना निकालेर स्थायी न्यायाधीश पदमा नियुक्ति गर्न उपयुक्त भए नभएको विषयमा ओछ्री दिन सबैलाई आग्रह गरेको छ। स्पष्ट आधार सबोध प्रमाण खोलेर 20 गतिभित्र समिति समक्ष ओछ्री दिनुपर्नेछ। न्याय परिषदले मुख्य न्यायाधीश वैद्यनाथ उपाध्याय, गोपाल पराजुली, दीपक राज जोशी, गोविन्द कुमार उपाध्याय, ओम प्रकाश मिश्र, देवेन्द्र गोपाल श्रेष्ठ, सोलेन्द्र शमशेर जमला र न्यायाधीश जगदीश शर्मा पौडेलको नाम सर्वोच्च अदालतको स्थायी न्यायाधीशका लागि सिफारिस गरेको छ। भारतमा लोकसभा चुनाव अन्तर्गत आज छैटौं चरणको मतदान भइरहेको छ। आज 11 राज्य र केन्द्रित शासित प्रदेशका 117 सिटका लागि 18 करोड़ भन्दा बढी मतदाताले भोट दिनेछन्। छैटौं चरणमा तमिलनाडुका 39, महाराष्ट्रका 19, उत्तर प्रदेशका 12, मध्यप्रदेशका 10, बिहार र छत्तीसगढका 7, असम र पश्चिम बंगालका 6, राजस्थानको 5, झारखण्डका 4 तथा पुडुचेरी र जम्मू काश्मीरको 1-1 लोकसभा सिट तथा मध्यप्रदेश र तमिलनाडुका 1-1 सिटका लागि पनि मतदान हुनेछ। सबै क्षेत्रमा गरी 1,90,000 मतदान केन्द्र स्थापना गरिएको छ। झारखण्डका केही भागमा सुरक्षालाई ध्यानमा राखी 38,000 सुरक्षाकर्मी खटाइएको छ भने कर्मचारीलाई हेलिकप्टरबाट सम्बन्धित मतदान केन्द्रमा पुर्याइएको भारतीय संचार माध्यमहरूले जनाएका छन्। र इन्डियन प्रिमियर लिग क्रिकेट प्रतियोगितामा आज रोयल च्यालेन्जर्स बेङ्गलोर र कोलकाता नाइट राइडर्स भेट्दैछन्। अहिलेसम्म खेलेका दुई खेलमा जित निकाल्दै बेङ्गलोर अङ्क तालिकाको तेस्रो स्थानमा छ भने समान खेल खेलेको कोलकाता एकमा जित र एकमा हार भेट्दै चौथो स्थानमा छ। बेङ्गलोरले आज जित हात पारे शीर्ष स्थानमा उक्लनेछ। कोलकाता पनि दोस्रो जितको खोजीमा हुनेछ। खेल बेलुका सुबह 8 बजेपछि शारजा क्रिकेट स्टेडियममा सुरु हुनेछ। गैराती भएको खेलमा चेन्नईले राजस्थानलाई 7 रनले पराजित गरेको थियो। हवस् त दिउँसो 1 बजेको अर्पण खबर सकियो। सुजिता हमाल बिदा भए, नमस्कार।